नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, नारायणघाट मुगलिन सडक खण्ड अन्तर्गत जुगेडीमा आज बिहान भएको सवारी दुर्घटनामा परि 2 जनाको मृत्यु भएको छ। बिहान करिब 9 बजेतिर भएको दुर्घटनामा 11 जना घाइते भएका छन्। मृत्यु हुनेमा चितवनको खैरनी गाउँ विकास समिति वडा नम्बर 4 निवासी 65 वर्षीय केशव माया रावल र जुटपानी गाविस वडा नम्बर 4 निवासी 81 वर्षीय मैया थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। नारायणघाटबाट मुगलिनतर्फ जाँदै गरेको G1 2807 नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको G1 1257 नम्बरको टाटा सुमोले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको G5 5696 नम्बरको बससँग ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनास्थलमा मृत्यु भएका दुवैजना सुमोका यात्रु रहेको पनि प्रहरीले जनाएको छ। दुर्घटनामा परि घाइते भएका 3 वटै सवारी साधनका 11 जना घाइतेहरूको भरतपुरका 2 वटा मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीहरूको अवस्था खतरा मुक्त रहेको छ। नेपाल निजामती कर्मचारी युनियनको नयाँ कार्य समितिका लागि निर्विरोध नभएका र सहमति जुट्न नसकेका पदहरूमा अहिले मतदान भइरहेको छ। युनियनको अध्यक्ष र महासचिव सहित केही पदमा निर्विरोध भए पनि अन्य पदमा सहमति हुन नसकेपछि मतदान भएको हो। रत्नगर स्थित होटल स्टार ब्याङ्केटमा बिहान 10 बजे युनियनका जिल्ला अध्यक्ष कृष्ण प्रसाद पराजुलीले मत खसालेर मतदान सुरु गर्नुभयो। मतदानमा देशभरबाट आएका करिब 750 जना प्रतिनिधिले सहभागिता जनाउनेछन्। मतदान दिउँसो 2 बजेसम्म चल्ने प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले जानकारी दिनुभयो। युनियनको वरिष्ठ उपाध्यक्षमा महिला उपाध्यक्ष, कोषाध्यक्ष, 4 वटा सचिव, महिला केन्द्रीय सदस्य लगायत अन्य पदहरूमा मतदान भएको युनियनका जिल्ला अध्यक्ष पराजुलीले जानकारी दिनुभयो। संविधानसभा बिजनेसविहीन भएको अवस्थामा पुगेपछि अनिश्चितकालका लागि स्थगित भएको संविधानसभाको बैठक आज बस्ने भएको छ। बैठक अपराह्न 3 बजेका लागि डाकिएको छ। संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माका अनुसार अध्यक्ष सुभाष चन्द्र नेमुवाङले बैठक डाक्नु भएको हो। संविधानसभा अन्तर्गत संवैधानिक अभिलेख अध्ययन तथा निर्कुल समिति अन्तर्गत गठित उपसमितिहरूले धमाधम आफ्नो प्रतिवेदनहरू समितिमा पेश गर्न थालेपछि उक्त प्रतिवेदनमाथि बैठकमा छलफल गरिन लागेको हो। गर्मी मौसममा पानीजन्य रोगको सम्भावना बढी हुने भएकाले सचेत हुन चिकित्सकहरूले आग्रह गरेका छन्। यो सिजनमा हेपाटाइटिस र झाडापखला गराउने जीवाणु बढी सक्रिय हुने र द्रुत गतिमा फैलन सक्ने भएकाले पानी उमालेर मात्र पिउन उनीहरूको सुझाव छ। धेरैजसोले पानी फिल्टर गरेर खाए सुरक्षित भइन्छ भन्ने सोचे पनि अहिले प्रयोग हुने धेरैजसो फिल्टरमा छानिएको पानी सुरक्षित नहुने डाक्टर शेरबहादुर पुनले बताउनुभयो। उहाँका अनुसार सामान्य फिल्टरले हेपाटाइटिस र झाडापखलाको जीवाणु नसक्ने देखिएकाले पानी उमालेर पिउन सुरक्षित हुने उत्तम उपाय भएको उहाँको भनाइ छ। यस्तै गर्मी मौसममा सरसफाइमा विशेष ध्यान दिन तथा तरकारी र फलफुल राम्रोसँग पखालेर मात्रै खानुपर्ने डाक्टर पुनको सल्लाह छ। नाइजेरियामा बोको हराम समूहले अर्पण गरेका बालिकाहरूको खोजीमा अमेरिकी सेना सक्रिय रहेको सार्वजनिक भएको छ। ती 200 बालिकाहरूको भिडियो सशस्त्र इस्लामिक विद्रोही बोको हरामले सार्वजनिक गरे लगत्तै यो विषय पनि सार्वजनिक भएको हो। स्याटेलाइटको माध्यमबाट नाइजेरियाली सरकारसँग मिलेर बालिकाहरूको खोजी कार्य सुरु भएको बीबीसीले जनाएको छ। ती बालिकाहरूको खोजीमा एक ड्रोन विमान परिचालन गरिने अमेरिकी सुरक्षा निकायले जनाएको छ। र पूर्वी चितवनको सौराहामा जारी प्रथम गैंडा कप फुटबल प्रतियोगितामा आजदेखि क्वार्टर फाइनलका खेल सुरु हुँदैछन्। प्रतियोगिताको पहिलो क्वार्टर फाइनलमा यङ स्टार काबसतिर हर्दी युवा समाज भण्डाराबीच प्रतिस्पर्धा हुनेछ। यसअघि यङ स्टारले त्रिवेणी युथ क्लब मुगलिन र भण्डाराले रामपुर फुटबल क्लब रामपुरलाई पराजित गरेका थिए। खेल दिउँसो 3 बजेपछि बागमारा सामुदायिक वनको चौरमा सुरु हुनेछ। अवस्था दिउँस बिहान 11 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार।